नमस्कार, अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका अनन्य मित्र रिजन केसीसँगै म छु तपाईँकै मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम मेरो रचनाको यो प्रसायलाई लिएर हामी हरेक साताको आइतबार बिहान 9 बजेको नेपालवाणी समाचारपछि करिब 10 बजेसम्म 1 घन्टे बसाइ बस्नको लागि आउने गर्छौँ। आज पनि सोही क्रममा जुट्नको निम्ति उपस्थित भएका छौँ हामी। कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लग स्पोर्टहरूमा सुनेर साथ दिन सक्नुहुनेछ। चिसापानी नेपाल .blogspot.com त्यसै गरी mohanbiyani.blogspot.com र www.radioarpan.blogspot.com पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। कार्यक्रम मेरो रचनाको यो व्यवसायमा रहेर हामी शब्दका कुरा गर्छौँ, ती अक्षरहरूका कुरा गर्छौँ र आज पनि हामी त्यही कुरा गर्नको निम्ति उपस्थित भएका छौँ। आज अलिकति छुट्टै तरिकाले हामी उपस्थित भएका छौँ। एकजना सर्जकको साथमा म उपस्थित भएको छु र विगतका दिनहरूमा तपाईँको रचनाहरू सँगसँगै हामी सहकार्य गर्ने गर्थ्यौँ, सँगसँगै सर्जकहरूको सँगको भलाकुसारलाई पनि हामी जोड्नको निम्ति उपस्थित हुने गर्थ्यौँ र आज पनि सोही क्रममा जुड्नको निम्ति उपस्थित भएका छौँ। आज मसँग स्टुडियोमा हुनुहुन्छ चितवनको तपाईँले चिन्नुभएको तपाईँको मनभित्र बस्न सफल एकजना सर्जकको साथमा म उपस्थित भएको छु। तपाईँले चिन्नुहुन्छ उहाँलाई, सामान पहाडजी आज मसँग हुनुहुन्छ। उहाँसँगको भलाकुसारलाई यो व्यवसायमा रहेर म तपाईँको बिचमा जोड्दै जाने नै छु र उहाँको परिचय सँगसँगै हामी अगाडि बढ्नेछौँ कार्यक्रम मेरो रचनाको यो व्यवसायमा रहेर। सुरुवातमा म सर्जक सामना पहाडजीलाई स्वागत गर्न चाहन्छु। दिदी, स्वागत छ तपाईँलाई। नमस्कार र धन्यवाद भाइलाई। सन्चै हुनुहुन्छ? हजुर, सन्चै छु। नयाँ नौलो सुनाउनुहोस्, के हुँदैछ साहित्यतिर आजभोलि? तपाईँको कलमहरू कतिको चल्दैछ? साहित्य त मेरो दैनिकी नै हो भाइ। मान्छेले हरेक क्षणमा कविताहरू सिर्जनाहरू सोच्नै रहेको हुन्छ, गुनगुनाइ रहेको हुन्छ। फगत यति फरक हो कि कसैले लेख्छ कसैले लेख्दैन। म सोचिरहन्छु, कल्पिरहन्छु र भ्याएसम्म लेख्ने प्रयास पनि गरिरहन्छु। अवश्य पनि ती कलमहरूलाई हामीले अगाडि बढाउनै पर्छ। ती कलमहरूबाट नै हाम्रो देशको इज्जत कमाउनेछ, इज्जतको नाम लेख्नेछ र तपाईँ त्यसरी अगाडि बढ्दै हुनुहुन्छ। हाम्रो शुभकामना तपाईँलाई अझै अगाडि बढ्नु होला। र कार्यक्रम मेरो रचनाको यो व्यवसायमा रहेर हामी आज एकजना सर्जक सामना पहाडजीसँगको भलाकुसारीलाई जोड्ने जमर्को गरिराखेका छौँ यो समयमा। र तपाईँको जन्म चाहिँ कहाँ भयो, कसरी भयो, यो तर्फ पनि जाउँ न हामी एकैछिन है। मेरो जन्म पर्वत जिल्ला बाछामा भएको हो र मेरो कर्मघर चाहिँ अहिले चितवनमा छ। चितवनमा हुनुहुन्छ। कति सालमा जन्मनुभयो तपाईँ? म 2039 साल मङ्सिर मसान्तिको दिनमा जन्मेको हुँ। यो साहित्यमा कलम चलाउँदै हुनुहुन्छ विगतका दिनदेखि नै, होइन? कति वर्ष भयो यो साहित्यतिर कलम चलाउनु भएको चाहिँ? मैले विद्यालयमा पढ्दादेखि नै, कक्षा 6, 7, 8 नै कविता प्रतियोगिताहरूमा भाग लिने गर्थेँ र औपचारिक यात्रा हुन त त्यति बेला पनि पुरस्कारहरू प्राप्त गर्ने लेख्ने क्रम जारी थियो। तथापि औपचारिक यात्रा प्रकाशनको दृष्टिकोणले र प्रसारणको दृष्टिकोणले 2055 रेडियो सिनर्जीबाट र लेखनको हिसाबले 2057 चितवन पोस्टबाट भएको हो। चितवन पोस्टबाट त्यसपछि सिनर्जी एफएमबाट तपाईँको यो रचनाहरू वाचनमा लेखनमा चाहिँ अगाडि बढ्ने क्रम जारी भयो है। हजुर। र यसरी अगाडि बढ्नको निम्ति यो साहित्यतर्फ आफ्नो हातहरूलाई त्यो कलमहरूलाई चलाउनको निम्ति चाहिँ कसरी प्रेरणा मिल्यो तपाईँलाई? मेरो दिदी हुनुहुन्थ्यो सत्यदेवी सिलवाल, उहाँ पनि कविताहरू लेख्ने र म आफू पनि कक्षामा एउटा अब्बल दर्जाको विद्यार्थी भएर पढ्ने अवसर पाइरहँदा मेरा सर्जकहरूले, मेरा बुवाआमाहरूले, मेरो परिवारले, मेरा गुरुहरूले तिमीले लेख्नुपर्छ, तिमी लेख्न सक्छौ भनेर मलाई हौसाउनुहुन्थ्यो र जीवनका सुख दुःखका, खुसियालीका दुःखका, सङ्घर्षका पहाडका जुन घटनाहरू छन्, जीवन नै एउटा पहाड हो, त्यसलाई सामना गर्दै जाने क्रममा मैले आफ्ना अनुभूतिहरूलाई सिर्जनामा लाने प्रयास गर्ने प्रेरणा मिल्यो। यसरी प्रेरणा मिल्यो र त्यही आधारमा चाहिँ हामी तपाईँ कलम चलाउँदै हुनुहुन्छ यो समयसम्म। एउटा रचना सुनाउने यो समयमा हामी एउटा रचना वाचन गर्नुहोस् अनि त्यसपछि हामी बाँकी भलाकुसारीले अगाडि जोड्दै जाउँ। कुन रचना सुनाउनुहुन्छ? एउटा कविता सुनाउन चाहन्छु, बुद्धको देशमा। बुद्धको देशमा कविताको शीर्षक छ बुद्धको देशमा। बुद्धको देशमा छिनेर असङ्ख्य टाउकाहरू, देवीलाई खुसी पार्ने संस्कार, बगाएर रगतका खोलाहरू, परमात्मालाई भेट्ने प्रयास जारी छ, पखाल्नै पर्ने परम्पराहरू बुद्धको देशमा, जारी छ पखाल्नै पर्ने परम्पराहरू बुद्धको देशमा। एक दिनका लागि पनि गर्नुपर्ने हत्यारा परम्पराहरूलाई, दुर्गा अष्टमी र चैते दसैँहरूलाई चुपचाप सहेर बसेका छन् बुद्ध पूर्णिमाहरू, चुपचाप सहेर बसेका छन् बुद्ध पूर्णिमाहरू। सायद यही हो धार्मिक सहिष्णुताको चरम बिन्दु, विश्वकै महामानव गौतम बुद्ध, शान्ति र अहिंसाका पुजारी गौतम बुद्ध, र विश्वकै बढी बढी चल्ने प्रख्यात गढी माईको मेला, सदियौँदेखिको सहयात्रा चलेको छ नेपालमा। बलिमा गिडिँदै गरेको पशुले सायद सिकाइरहेको छ मान्छेलाई, बलिमा गिडिँदै गरेको पशुले सायद सिकाइरहेको छ मान्छेलाई धार्मिक निरपेक्षताको दर्शन, धार्मिक सहिष्णुताको पाठ। तर ए रेटेर बुद्धत्व, पशु बलि चढाइरहेका महान मनुवाहरू हो तिमीलाई सिकाइरहेछ महान पशु, बगाएर रगतको खोलो बुद्धम शरणम गच्छामीको महान सूत्र बुद्धको देशमा। रेटेर पशु बलिकमा आफ्नो टाउकाहरूलाई सिकाइरहेको छ महान पशु, बगाएर रगतको खोलो बुद्धम शरणम गच्छामीको महान सूत्र बुद्धको देशमा। बुद्धको देशमा वास्तवमा पनि यो बुद्ध जन्मेको देश भनेर हाम्रो देशलाई चिनिन्छ र यो फेरिमा रहेर तपाईँले यो रचना सुनाउनु भयो। यो रचनाहरू लेख्नको निम्ति, यो शब्दहरू बटुल्नको निम्ति चाहिँ तपाईँलाई कसरी त्यो शब्दहरूलाई रचना गर्नुहुन्छ, यो शब्दहरू चाहिँ कसरी पाउनुहुन्छ? मैले आफ्नो जीवन, आफ्नो समाज, अहिले भएका विकृति विसङ्गतिहरू, भनिन्छ नि साहित्य समाजको दर्पण हो, होइन हो, हाम्रो जीवनका अनुभूतिहरू, र साहित्यकार कहिल्यै पनि आफ्नो जीवनसँग मात्रै बाँधिनु हुँदैन, र समाजको अनुभूति, राष्ट्रको अनुभूति, विभिन्न घटना परिघटनाहरू, ती सम्पूर्णले मेरो मनमा गिथल्छन्, पाक्छन्, मलाई घचेड्छन्। म सवारी साधनमा हिँड्दा, म भान्सामा हुँदा, म कक्षा कोठामा हुँदा, म जहाँ कहीँ रहँदा पनि ती भावहरूले मलाई निचरिरहन्छन्, गिथलिरहन्छन्, र अन्तत मलाई कविताको मार्फतबाट अनुभूति व्यक्त गर्न बाध्य पार्छन्। यसरी तपाईँको रचना सुनिराख्दाखेरि तपाईँले एउटा प्रश्न गर्न मन लाग्यो यहाँनिर मलाई, है, तपाईँलाई यो विषयवस्तुले पछ्याउँछ कि यो रचना गर्नको निम्ति तपाईँ विषयवस्तुलाई पछ्याएर अगाडि बढ्नुहुन्छ कि विषयवस्तुले तपाईँलाई पछ्याउनुहुन्छ? मलाई विषयवस्तु र परिवेशले, घटनाले, अवस्थाले मलाई पछ्याउँछ, र ती घटना परिवेशहरूले, विषयवस्तुहरूले, भावनाहरूले मलाई कविता लेख्न बाध्य पार्छन्, र भित्रदेखि नै म त कविता लेख्नको लागि बाध्य हुन्छु। अवश्य पनि यो अहिलेको समयमा चाहिँ धेरै विकृतिहरू पनि भित्रितै आइराखेको छ साहित्यमा, होइन, केही दिन विगतका दिनहरूमा चाहिँ एउटा कवितामा पनि केही फाटहरू आइयो, चार लाइन कविता भन्ने शीर्षक कविता पनि लिएर आएको थियो केही समय अगाडि, होइन, कति सर्जकहरूले, र यसरी आइराख्दाखेरि साहित्यमा केही त्रुटिहरू आइराख्दाखेरि तपाईँले कसरी हेरिराख्नु भएको छ यो कविता क्षेत्रलाई? हरेक कुराहरूमा अहिले उत्तर आधुनिक भनिन्छ, यो जुन ग्लोबलाइजेसन, आधुनिकीकरण, वैज्ञानिकीकरणको परिवेशले गर्दा हरेक कुराहरूलाई नयाँ, नौलो, छोटो, सजिलो तारा पाराले प्रस्तुत गर्ने कुराहरू त आएका छन्, र पाठकले पनि नयाँ नौलो स्वादहरू, नयाँ नौला तरिकाहरूमा कविता चाहेका छन्। तथापि त्यो भन्नुको अर्थ जबरजस्त कविता लेखेर, जबरजस्त विषयवस्तुहरूलाई खाँदेर कविता बन्छ भन्ने चाहिँ मलाई लाग्दैन। कुन ढङ्गबाट कविता कोर्दा, कवितालाई रचना गर्दा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ तपाईँको विचारमा? कविता लेख्ने धारहरू त फरक फरक छन्। अब स्वच्छन्दवादी कविता हाम्रो देवकोटाले चलाउनु भयो, उहाँका कविताहरूलाई पागल कविताहरूलाई हिजोको समयमा कविता होइन पनि भनियो, तर आज कालजय छ। र कतिपय छन्देली कविताहरू, माता प्रसाद घिमिरेका कविताहरू पनि जीवन्त बनेर रहेका छन्। र छन्दमा होस् या भावनामा होस्, गद्यमा होस् या पद्यमा होस्, त्यसले विचार बोकेको हुनुपर्छ, भावना बोकेको हुनुपर्छ, कलात्मक हुनुपर्छ कविता, मलाई त्यस्तो लाग्छ। हुन त म पनि कविताको विद्यार्थी नै हुन्, यसमा मलाई सैद्धान्तिक ज्ञान छैन, मलाई लेख्न मन लाग्छ र लेख्न घजघज आउँछ समय परिवेशले, र म लेख्छु। अलिकति विषयवस्तुलाई चेन्ज गरौँ यहाँनिर, तपाईँको व्यक्तिगततर्फ लागौँ यो समयमा, होइन, तपाईँको शिक्षा चाहिँ कति पुर्याउनु भयो, कहाँसम्म पढ्नुभयो? मैले स्नातकोत्तर मास्टर्स गरेँ, मास्टर हजुर मास्टर्स गरेँ, मैले इन्टर चाहिँ साइन्समा र बिएड एमएड हेल्थमा गरेँ। र मैले प्राध्यापन पेसामा र शिक्षण पेसामा चितवनको अन्नपूर्ण बहुमुखी क्याम्पस र अन्नपूर्ण उच्च मावि भन्ने विद्यालयमा पढाउँछु र विभिन्न सङ्घ संस्थाहरू मार्फत सामाजिक कामहरू गर्छु। यो परिवारमा चाहिँ कतिजना छन् तपाईँको? मेरो परिवार संयुक्त परिवार हो। मेरो परिवारमा सासु ससुरा, देवर देउरानी, मेरा दुईवटा छोरीहरू, मेरो श्रीमान, सबै जानको हाम्रो संयुक्त परिवार छ। मेरो परिवारले मलाई असाध्यै सपोर्ट गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ। सायद मेरो परिवारले सहयोग नगरिदिएको भए आज यस ठाउँसम्म म सायद हुने थिइनँ। अब यसरी परिवार पनि हुनुहुन्छ तपाईँको, होइन, यसरी कलम पनि चलाउँदिनुहुन्छ, शिक्षण पेसामा पनि लागिराख्नु भएको छ, यसरी साहित्यतर्फ चाहिँ लागिराख्दाखेरि आफ्नो त्यो पेसामा चाहिँ अलिकति असर देख्छ कि देखेको छैन तपाईँको? पेसा गर्ने मानिस र मानव एउटा मानव आफैमा सर्जक हो, पहिलो कुरा। दोस्रो कुरा, जुनसुकै पेसा गर्ने मान्छेले पनि न्यू क्रिएसन सोच्नुपर्छ। क्रिएसन बिनाको, न्यू थिङ्किङ बिनाको काम हुन सक्दैन। फेरि अर्को कुरा, शिक्षण पेसा एउटा यस्तो पेसा हो, शिक्षकहरू यस्ता समाजका अग्रदूतहरू हुन्, परामर्शकर्ता हुन्, सिर्जनाकार हुन्, जसले आफू मुनि हजारौँ लाखौँ अनुयायीहरूलाई कक्षा कोठामा पढाएर नयाँ नौला सिर्जनाहरू, नयाँ नौला विषयवस्तुहरू, नयाँ नौला सोचहरू गराउनु पर्ने भएको कारणले म त भन्छु, शिक्षक एउटा सर्जक हुँदैमा शिक्षण पेसालाई कुनै पनि असर पर्दैन। मैले कक्षा कोठामा पढाउने विषयवस्तुहरूलाई पनि सिर्जनाकै माध्यमबाट पनि कतिपय, सबै सधैँ सम्भव त हुँदैन, कतिपय समयमा सिर्जनाकै माध्यमबाट प्रस्तुत गर्ने गर्दाखेरिमा उनीहरू अझै रोमाञ्चित भएर सिकेको अवस्थाहरू पनि छन्। र फुर्सदको समयलाई, अनुकूल समयलाई मिलाएर सबैभन्दा ठुलो कुरा टाइम म्यानेजमेन्ट हो। टाइम म्यानेजमेन्ट गर्न सकियो भने मलाई त्यस्तो लाग्दैन। अवश्य पनि, र तपाईँ शिक्षिका पनि हुनुहुन्छ, शिक्षण पेसामा पनि लागिराख्नु भएको छ, र यो परिवेशमा हेर्दाखेरि धेरै विद्यार्थी भाइ बहिनीहरू छन्, होइन, त्यो विद्यार्थी भाइ बहिनीहरू कुलतमा लागिराखेको अवस्था छ, र कतिजनाले आफ्नो पढाइहरूलाई चाहिँ बिगार राखेको अवस्था पनि छ, र यो कार्यक्रम मार्फत चाहिँ उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ र के सन्देश दिन चाहनुहुन्छ? यो रचना पनि तपाईँ कोरिराख्नु भएको छ, होइन, तपाईँ सर्जक पनि हुनुहुन्छ सर्जकको हिसाबले, अनि सँगसँगै शिक्षण पेसामा लाग्नु भएको छ शिक्षिकाको हिसाबले, तपाईँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ? मैले यी भाइ बहिनीहरूको लागि भनेर, म शिक्षक हुँदा र म हिजो विद्यार्थी पनि भएँ र आज म शिक्षक पनि भएँ, म एउटा अभिभावक पनि हुँ। यस कारणले गर्दा भाइ बहिनीहरू जो कुलतमा फँसेका छन् तिनीहरूलाई हामीले उनीहरूको समस्याको पहिचान, उनीहरूको त्यो कुलतमा लाग्नुको कारणको पहिचान गरेर उनीहरूलाई सही बाटोमा देखाउन जरुरी छ। त्यही सन्दर्भलाई लिएर मैले एउटा कविता पनि लेखेको छु, भाइले सम्झाउनु भयो, भूल कविता, र चितवन पोस्टमा पनि छापिएको थियो। र शिक्षकले पनि गल्ती रियलाइज गर्नुपर्छ, हामीले पनि कतै बाटो बिराएका हौँ कि कतै हामीले विद्यार्थीको अन्तर्निहित प्रतिभा बुझ्न सकेका होइनौँ कि भनेर मैले म आफैलाई प्रश्न चिन्ह गरेर लेखेको प्रश्न छ शिक्षकको रूपमा। कविताको शीर्षक छ भूल। वर्षेनी सयौँ कलिला मस्तिष्कहरू मापन गर्ने निहुमा खोतलेर सयौँ निर्दोष जीवनका उत्तर पुस्तिकाहरू छाम्ने गरेको छु। नीला काला र हरिया हजारौँ अबोध अक्षरहरू ठिक लगाउनु र बेठिक लगाउनु ठानेर आफ्नो दैनिकी भित्रको हैसियत भूल गरेको छु। रूपेश भाइ, मैले ठुलो भूल गरेको छु। मेरो रियल पात्र हो, कक्षा बाह्रको विद्यार्थी। तिम्रा फराकिला अभिव्यक्तिहरूमा 0.5, 1.0, 2.0 अड्कलेर यस्तै यस्तै न्यूनतम अङ्कहरू ठिक मान्दै आफ्ना कमजोरीहरू बेठिक साबित गरेको छु तिम्रा हर प्रयासहरू। भन म कस्तो मास्टर, भूल गरेको छु रूपेश भाइ, मैले ठुलो भूल गरेको छु। निष्कासित, स्थगित अनि उत्तीर्ण अनुत्तीर्ण यस्तै धेरै सीमाहरूभित्र कैद गरेको छु जबरजस्त तिम्रा गतिशील पाइलाहरूलाई विद्यालयका पर्खालहरूभित्र। भन के म सफल मास्टर बन्न सकेँ? ए कलिला मनहरू, आज चिच्याएर भन्न मन लागेको छ, भूल गरेको छु मैले धेरै ठुलो भूल गरेको छु। सजाएँ घरका भित्ताहरू, टाँगेर सफल शिक्षणका प्रमाणपत्रहरू, बुझेर त्यही मासिक वेतनले नै थुमथुमाइ राखेँ आफ्नै जीवनभर आफ्नै गुणका दुई चार भोका पेटहरू, सुनाए धेरै दृष्टान्तहरू, पिलाएँ आदर्शमय मादक रसहरू, फगत कर्कापमा लदाएँ मेरा वैयक्तिक विचारहरू, रटाएँ पुरातन पाठ्य पुस्तकका ठेलीहरू, रटाएँ पुरातन पाठ्य पुस्तकका ढेलीहरू जुन तिमीलाई जीवनभर कहिल्यै काम लागेनन्। प्रतिफल तिमीलाई भेट्ने गरेको छु कहिले लामा लामा लट्टहरूमा सप्तरङ्गी बुट्टा भर्दै गर्दा, कहिले ओठा आँखाका परेलाहरूमा पनि मुन्द्रा भिड्दै गर्दा, कहिले सुरुटको सर्कोमा तानेर चरेस भर्दै गर्दा, कहिले लोकल र मिनी बस र टेम्पोहरूमा जाउन हो गुरुजी भनी भाडा उठाउँदै गर्दा, भूल गरेको छु रूपेश भाइ, मैले धेरै ठुलो भूल गरेको छु। ए एक मानो भोक र एक सरो थाङ्नका लागि तछाड मछाड गर्दै राहदानीको लाइनमा उभिएको मेरो चेलो, तिमीलाई यो परिस्थितिमा भेटेपछि भन्न मन लाग्छ म पनि हुँ एक निर्णायक तिम्रो परिणामको भनेर, म पनि हुँ एक निर्णायक तिम्रो परिणामको भनेर साबित गर्न मन लाग्छ म अयोग्य मास्टर भनेर, खुलेआम चिच्चाएर भन्न मन लाग्छ म अयोग्य मास्टर भनेर। न कहिल्यै तिम्रा कमजोरी पहिचान गर्न सकेँ, न कहिल्यै तिम्रा कमजोरी पहिचान गर्न सकेँ, न तिम्रा कडा जिज्ञासाहरूको प्रति उत्तर दिन, न तिम्रा कडा जिज्ञासाहरूको प्रति उत्तर दिन, न तिम्रो उन्मुक्त आँसोमा मिसिन सकेँ, न सकेँ तिम्रो अन्तर्निहित प्रतिभाहरू खोतल्न। लाग्छ आजकल म मास्टर नहुनुपर्ने मान्छे, खै कसरी भएछु मास्टर। लाग्छ आजकल म मास्टर नहुनुपर्ने मान्छे, खै कसरी भएछु मास्टर। धन्य तिमी कम्तीमा प्रमाणित गर्यौ मेरो अकुशल कार्यशैलीलाई, दियौ चुनौती घिस्रिएर चलेको मेरो मास्टरीपनालाई। भुल गरेको छु रूपेश भाइ मैले, हो रूपेश भाइ धेरै ठुलो भुल गरेको छु। वास्तवमा पनि आफूले गरेको त्यो भुललाई, गल्तीलाई रियलाइज गर्नु होइन, त्यो गल्तीलाई स्वीकार गर्नु सबैभन्दा ठुलो कुरा मान्छु म पनि। र आफ्नो त्यो गल्तीलाई स्वीकार गर्न सक्यो भने अनि मात्र पो मान्छे परिवर्तन हुनसक्छ। र त्यो आफूले गरेको गल्ती, हजार गल्तीबाट एउटा कुरा सिक्न सक्यो भने मान्छेले धेरै प्रगति गर्छ जस्तो मलाई लाग्छ। र ती पेरिफेरीमा रहेर कोर्नु भएको एउटा मुख कवितालाई सुनाउनु भयो, धेरै धेरै धन्यवाद छ। वास्तवमा पनि धेरै विद्यार्थी भाइ बहिनीहरू बिग्रिएको अवस्थामा अनि शिक्षकहरूले जुन धारणा लिएर अगाडि बढिराखेको छ, आफै मात्र स्वयं असल छ है भन्ने हेतु पनि गरिराखेको हुन्छ, आफैले गरेको गल्तीलाई देखिराखेको हुँदैन। तर त्यही पेरिफेरीमा रहेर कोर्नु भएको मुक्त कवितालाई सुनाउनु भयो, निकै खुसी लाग्यो। त्यसै गरी अर्को रचनातर्फ पनि लागौँ हामी। हामीसँग समय निकै कम छ, त्यसै कारणले गर्दा हामी धेरैभन्दा धेरै रचना वाचन गर्ने जमर्को गरौँ आज चाहिँ। र कुन रचना सुनाउनुहुन्छ? एउटा गजल जोड्न चाहन्छु। गजल यसरी सुरु हुन्छ। आन्दोलित छन् मनहरू लिन्नौ आँसु आँखाभरि, आन्दोलित छन् मनहरू लिन्नौ आँसु आँखाभरि, पुरा गर्छौँ मुक्ति यात्रा यी जङ्घारहरू तरी, पुरा गर्छौँ मुक्ति यात्रा यी जङ्घारहरू तरी। भत्काउँछौँ संरचना विभेदती हटाउँछौँ, भत्काउँछौँ संरचना विभेदती हटाउँछौँ, ली छोड्छौँ अधिकार हेरौँ खोज्छौँ कसो गरी, पुरा गर्छौ मुक्ति यात्रा यी जङ्घारहरू तरी। हामी आफै चलाउन सक्छौँ सत्ता परिवेश, हामी आफै चलाउन सक्छौँ सत्ता परिवेश, प्रतिपक्ष बनी गर मूल्याङ्कन घरिघरि, पुरा गर्छौँ मुक्ति यात्रा यी जङ्घारहरू तरी। नियोजित हो थुनाइनु थुनिइने होइनौ हामी, महिलालाई नारीलाई भनेको मैले, नियोजित हो थुनाइनु थुनिइने होइनौ हामी, खोल्छौँ ढोका पिन्जडाको उडाउँछौँ बन्दी चरी, खोल्छौँ ढोका पिन्जडाको उडाउँछौँ बन्दी चरी, पुरा गर्छौँ मुक्ति यात्रा यी जङ्घारहरू तरी। सिङ्गो आकाश हौ छोड आधा आकाशका कुरा, सिङ्गो आकाश हौ छोड आधा आकाशका कुरा, शङ्ख घोष गर्छौँ नव युग नव किरण छरी, पुरा गर्छौँ मुक्ति यात्रा यी जङ्घारहरू तरी, आन्दोलित छन् मनहरू लिन्नौ आँसु आँखाभरि। वास्तवमै पनि निकै सुन्दर रचना, तपाईँलाई यो रचनाको लागि पनि धन्यवाद दिन्छु। र हामी कुराकानीको क्रमलाई नै अगाडि जोडौँ। यो समयमा अहिलेसम्म कति रचनाहरू लेख्नुभयो तपाईँले, र गन्तीमा चाहिँ कति छन् तपाईँको रचनाहरू? मेरा सुरु 2057 सालदेखि अहिलेसम्म आउँदा 2-4 डायरी भरिएका छन्। र सरस्वती गन्दाखेरिमा 100 नागेका गजलहरू र 50 नागेका कविताहरू छन्। कृतिहरूमा चाहिँ कतिवटा जति छापियो, कुन कुन कृतिमा बाहिरियो, तपाईँ बाहिर न सफल भयो, बाहिर पाठकहरूले पढ्न पाए, त्यो रचनाहरू कुन कुन कृतिमा समेटिएको थियो तपाईँको रचना? म एकल कृतिको लागि चाहिँ अहिलेसम्म सफल भइसकेको छैन, र संयुक्त कृतिको लागि 3 गजल सङ्ग्रह र 2 कविता सङ्ग्रहहरू पाठकसँग छन्। उहाँहरूले चितवनका समग्र कवि र गजलहरूलाई त्यसमा पढ्दा मलाई पनि पक्कै पढ्नुभएको छ, र चितवनका सर्जकहरूले चितवनका साहित्यिक संस्था सङ्घ संस्थाहरू जुन छन् तिनीहरूमा म पनि आबद्ध भएको छु, र त्यहाँका सर्जकहरूले नारी लेखकका समाजका सर्जकहरूले म सचिव पनि भएको हैसियतले मलाई साथीहरूले एउटा कविता सङ्ग्रह निकाल्नुपर्छ भनेर गजगजाउनु भएको छ। सायद उहाँहरूको सहयोगमा मेरो अब छिट्टै नै कविता सङ्ग्रह प्रकाशन हुनेछ। यो 2070 सालमा संयुक्त कविता सङ्ग्रह निक्लिएको थियो तपाईँहरूको होइन, चितवनका कवि र कविता जुन कविता सङ्ग्रह बाहिरिएको थियो, बाहिर आउन सफल भएको थियो, र योबाट चाहिँ कतिको पाठकहरूबाट श्रोताहरूबाट चाहिँ सल्लाह सुझाव पाउनुभयो तपाईँहरूले चाहिँ? यो कविता सङ्ग्रह यो चितवनकै उत्कृष्ट र ऐतिहासिक कविता सङ्ग्रह रह्यो र चितवनको समग्र कविहरूलाई अहिलेका यो दशकसम्म लेखिरहेका कविहरूलाई प्रतिनिधित्वमूलक तरिकाले पापा ती तिनवटा कविता र बायोडाटा सहित कविता सङ्ग्रह निक्लिरहँदा समग्र चितवनका कविहरूलाई तुलना गर्ने, कविताहरू पढ्ने र पृष्ठपोषण दिने एउटा ऐतिहासिक कविता सङ्ग्रह रह्यो र केन्द्रीय स्तरमा नै यो कविता सङ्ग्रहको चर्चा भएको मैले पाएँ र छिटपुट मेरा सर्जक साथीहरूले र पाठकहरूले मलाई सामना भनेर पढ्नुहुनेले मलाई सुझाव र सामना तिम्रा कविता बलिया छन् तिमीले सङ्ग्रह निकाल्नै पर्छ भनेर मलाई सहयोग गरेको अवस्था पनि भयो। अवश्य पनि, र 2061 सालमा संयुक्त गजल पनि तपाईँहरूले निकाल्नु भएको थियो, गजल पथका यात्रीहरू शीर्षमा होइन, त्यसरी गजल बिम्ब 2063 सालमा निकाल्नुभयो, त्यसै गरी 62 सालमा पनि तपाईँले नेपाली गजलमा नारी हस्ताक्षर 2062 सालमा संयुक्त गजल सङ्ग्रह बाहिर ल्याउनु भयो, समय समयका स्वरहरू 2065 सालमा संयुक्त कविता सङ्ग्रह पनि बाहिर ल्याउनु भयो होइन। यो यसरी रचनाहरू बाहिर ल्याइराख्दाखेरि र यो 2065 सालमा चाहिँ समय समयका स्वरहरू कविता सङ्ग्रहमा चाहिँ कस्ता कस्ता कविताहरू चाहिँ समेटिएको थियो? समय समयका स्वरहरूमा चाहिँ एकदमै त्यो समय जुन द्वन्द्वकालीन समय 62-63 जनआन्दोलनपछिको नेपालमा भएको विस्तृत शान्ति सम्झौता र नेपालीले जनताले फेरेको शान्तिको श्वास र त्योभन्दा अगाडि भएका युद्धका घटनाहरूलाई समयका समय समयका स्वरहरूमा सिङ्गो चितवनका कविहरू र केही प्रतिनिधि कविहरू बाहिरी जिल्लाका कविहरूले सिङ्गो नेपालको समयको परिवेशलाई एड्रेस गरेर कविता लेख्नु भएको थियो र त्यो समयमा त्यो कविता सङ्ग्रह पनि अत्यन्तै चर्चामा आएको थियो। र अहिले कुन कुन संस्थामा चाहिँ तपाईँ संलग्न हुनुहुन्छ, कुन कुन संस्थाबाट चाहिँ तपाईँ आफ्नो कलमहरूलाई अगाडि जोड्दै हुनुहुन्छ? चितवनमा पनि धेरै त्यस्ता साहित्यिक सङ्गठनहरू छन् होइन, कुन कुन सङ्गठनहरूमा चाहिँ तपाईँ आबद्ध हुनुहुन्छ? म पूर्व चितवनकै हाम्रो वाल्मीकि साहित्य सदन, त्यसपछि चितवनको चितवन साहित्य परिषद, त्यसपछि चितवन वाङ्मय प्रतिष्ठान भरतपुरको, त्यसै गरी नेपाली लेखक समाज, त्यसै गरी नारी लेखक समाज चितवनको म सचिवको रूपमा रही लगभग 4-5 सङ्घ संस्थाहरू साहित्य विशुद्ध साहित्यिक सङ्घ संस्थाहरू, हुन त म यो बाहेक अरू सामाजिक संस्थाहरूमा पनि छु, तथापि विशुद्ध 4-5 साहित्यिक संस्थाहरू मार्फत कहीँ आजीवन सदस्यको रूपमा, कहीँ सदस्यको रूपमा र कहीँ सचिवको रूपमा चाहिँ अहिलेसम्म मैले आफ्नो भूमिकालाई निर्वाह गरिरहेको छु। यो नारी लेखक समाजमा पनि तपाईँ हुनुहुन्छ होइन, आबद्ध हुनुहुन्छ, र नारीको विषयमा त्यस्तो कविता लेखिएको कुनै कविता छ तपाईँसँग? छ, मेरो नारीको विषयमा लेखेको कविता छ र हामी चितवनका दिदीबहिनीहरूले महिला दिदीबहिनीहरूलाई अगाडि बढाउनुपर्छ, नारी लेखक सर्जकहरू पनि सङ्गठित भएर अगाडि लाग्नुपर्छ, चुलो चौकोबाट घरबाट भान्साबाट छोराछोरीहरूलाई व्यवस्थापन गरेर समाजमा निस्किनु र लेख्नु भनेको ठुलो चुनौती हो। त्यस कारणले गर्दा हामी एकबद्ध भयौँ भनेर त्यो संस्था मार्फत काम गरिरहेका छौँ र मेरा धेरै यसो रचनाहरू नारीवादी नै हुन्छन्, तथापि आज मैले ती रचनाहरू सुनाइनँ र एउटा सुनाउने अनुमति चाहन्छु। कविताको शीर्षक छ जित निश्चित छ। बिउ बोट फल फुल जरा काण्ड हाँगापात गर्नु छ सिर्जना धेरै सम्बन्धहरूको, ल्याउनु छ बादल ल्याउनु छ बर्सात, पाँज्नु छ मल उमार्नु छ बीज, बढ्नु छ अगाडि यसरी नै, मक्किएको संस्कृतिभित्र भाँचिएको बैशाखी टेकेर, मक्किएको संस्कृतिभित्र भाँचिएको बैशाखी टेकेर, जोडिन बाँकी जोड्नु छ, भेटिन बाँकी भेट्नु छ, गर्नु छ मर्मत फाटो परेका सम्बन्धहरूको, जुध्नु छ हार नमानी सदा, जुध्नु छ हार नमानी सदा, नयाँ नौला आयामहरूसँग बाँचिदिनु छ कसैका लागि, हाँसिदिनु छ कसैका लागि, भेट्नु छ त्यही कृत्रिम धरातलभित्र आफ्नो पनि अलिकति खुसी, भेट्नु छ त्यही कृत्रिम धरातलभित्र आफ्नो पनि अलिकति खुसी, चिनाउनु छ कथित सम्बन्धहरू घोलेर भिन्न भिन्न रङमा, छोरी आमा बुहारी श्रीमती, चिनाउनु छ कथित सम्बन्धहरू घोलेर भिन्न भिन्न रङमा, आफूलाई हुनु छ तृप्त आफू त्यसै तृप्त पारेर अरूलाई, हुनु छ तृप्त आफू त्यसै तृप्त पारेर अरूलाई, नहुनुलाई हुनुमा बदलेर कहिले, रित्तिनुलाई भरिनु ठानेर कहिले, नहुनुलाई हुनुमा मा ठानेर कहिले रित्तिनुलाई भरिनु ठानेर कहिले कोर्नु छ जीवनको सीमित क्षेत्रफल बोकेर अस्थायी लाइसेन्स जीवनको पुर्याउनु छ स्थायी बिन्दुमा बोकेर अस्थायी लाइसेन्स जीवनको पुर्याउनु छ स्थायी बिन्दुमा तर ठुल दिदी जीवनदेखि नहारौँ बोकेर दृढ सोचहरू अघि बढ्नु छ हामीले नागेर भूगोलका रेखाहरू जोड्नु छ जगभर प्रेमको नाता उक्लिनु छ अझै उचाइहरू चुडाएर कायरताका क्लेसहरू जुधेर जीवनका असहजतासँग जुटाउनु छ सामूहिक सामर्थ्य थातिरहेका लक्ष्यहरूलाई पुग्नु छ तिमी र म उही गन्तव्यमा कोर्नु छ जीवनको नयाँ गोरेटो भेट्नु छ जीवनको नयाँ उचाइ बाँधेर धैर्यताका बाँधहरू रोक्नु छ अविश्वासका छालहरूलाई बाँधेर धैर्यताका बाँधहरू रोक्नु छ अविश्वासका छालहरूलाई चढाएर पसिनाका फुलहरू चढाएर पसिनाका फुलहरू माग्नु छ समयको ईश्वरसँग माग्नु छ समयको ईश्वरसँग अलिकति विश्वासको आशीर्वाद चढाएर पसिनाका फुलहरू माग्नु छ समयको ईश्वरसँग अलिकति विश्वासको आशीर्वाद त्यसैले अब हाम्रो जित निश्चित छ ठुल दिदी हाम्रो जित निश्चित छ अवश्य हाम्रो जित निश्चित छ ठुलो दिदी वास्तवमा पनि त्यो माइलावादी कविता होइन त्यो आफ्नो जीवनमा घटेका घटनाहरू पनि समेट्नुभयो निकै सुन्दर रचना कोर्नु भएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी कार्यक्रमको अन्त अन्ततिर पनि छौँ र अन्तमा रहेर केही कुराकानीलाई अगाडि जोड्छु यो समयमा म र अहिलेसम्म चाहिँ तपाईँले के कुन कुन पुरस्कार पाउनुभयो प्राप्त गरिसक्नु भएको छ त्यो पुरस्कारको बारेमा पनि छोटो कुराकानी गरौँ मैले विभिन्न कविता सङ्ग्रहहरू र गजल सङ्ग्रहहरूमा 2060 सालदेखि पुरस्कार प्राप्त गर्ने 60 सालदेखि 70 सालसम्मको एक दशकमै पुरस्कार प्राप्त गर्ने क्रम जारी छ 60 सालमा अभिव्यञ्जना साहित्य प्रतिष्ठानबाट गजल पुरस्कार तृतीय पुरस्कार 61 सालमा शहीद स्मृति बहुमुखी क्याम्पसबाट रजत महोत्सवमा प्रथम कविता पुरस्कार 62 सालमा हाम्रो मजेरीबाट गजलको द्वितीय पुरस्कार 62 सालमै भानु जयन्तीको राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट पुरस्कार जुन रेडियो नेपालमाबाट पनि वाचन भएको थियो र 62 सालमै विजय एफएमबाट द्वितीय कविता पुरस्कार 66 सालमा नेपाली कला साहित्य .com राष्ट्रिय स्तरको कविता तृतीय पुरस्कार 66 सालमा लायन्स क्लबबाट द्वितीय पुरस्कार कविताको र 70 सालमा आएर शिक्षक हुनुको हैसियतमा मलाई अत्यन्त गर्व लाग्छ एसएलसीमा अत्यन्तै हाइएस्ट लर्निङ एचिभमेन्ट उच्च सिकाइ उपलब्धि गराए बापत चितवन जिल्लाकै उत्कृष्ट शिक्षक भनेर आफ्नो विषयमा 2070 सालको अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रिय अभिभावक सङ्घ नेपाल र जिल्ला शिक्षा कार्यालयबाट सम्मानित हुने अवसर पनि मलाई प्राप्त भयो र यसरी सम्मान पाइराख्दाखेरि तपाईँको कलमहरू अगाडि बढिराखेको छ तपाईँले सुरुवातमा नै भनिसक्नु भएको छ मेरो एकल कविता सङ्ग्रह पनि छिट्टै आउँदैछ भन्नु भइसकेको छ होइन श्रोताहरूको बिचमा पाठकहरूको माझमा चाहिँ कहिलेसम्ममा आइपुग्ला तपाईँको रचना अब साथीहरूले साङ्गठनिक रूपमा पहल गरिरहनु भएको छ उहाँहरूले मसँग कविता माग्नु भएको छ सामना हजुरका 4 दर्जन जति कविताहरू हामीलाई दिनुहोस् हामीले सहयोग गर्छौँ हामी निकाल्छौँ भनेर उहाँहरूले मागिरहनु भएको छ सायद मैले अब छिट्टै नै ती कविताहरू साथीहरूलाई दिएर उहाँहरूले सम्पादन गरेर उहाँहरूको संस्थाकै मार्फतबाट कविता छिट्टै नै 70 पूर्वार्धमै 71 पूर्वार्धमै आउला भन्ने मेरो आशा छ साथीहरूको यो कुरा सबै साथीहरूको सहयोगमा निर्भर रहन्छ म एक्लैले चाहेर केही हुनेवाला छैन एक्लैले चाहेर हुने भएदेखि अहिलेसम्म भइसक्थ्यो यसमा परिवारको सहयोग चाहिन्छ सङ्घ संस्थाको सहयोग चाहिन्छ र त्यो आवश्यक भयो भने पक्कै पनि निस्किनेछ अवश्य पनि र हामी कार्यक्रमको अन्त अन्ततिर पनि छौँ होइन दिपेन्द्र भाइले यो चाहिँ प्रश्न गरेको भए यो कुरा चाहिँ गरेको भए मैले यसरी प्रश्नको उत्तर दिन्थेँ भन्ने केही मनमा लागेको जिज्ञासा त्यस्तो कुनै छ भने यो समयमा राखौँ दिदी यस्ता कुराहरू त बहस गर्नुपर्ने छलफल गर्नुपर्ने त धेरै विषयवस्तुहरू धेरै छन् भाइ है जिन्दगीका अनुभवहरूमा ढोगाइमा भोगाइमा ठक्करमा सामाजिक क्षेत्र शैक्षिक क्षेत्र राजनीतिक क्षेत्रका धेरै कुराहरू छन् तथापि मैले अहिले सामाजिक क्षेत्रको कुरा गर्न चाहन्छु हामी महिलाहरूलाई अगाडि बढाउने लैङ्गिक समानता भन्ने कुराहरू जति गरिएको भए तापनि सीमित वर्गका महिलाहरू मात्रै अगाडि पुग्न सक्नुभएको छ सबैलाई यो पहुँच छैन राज्यले सेवा सुविधा अवसरहरू दिएको छ घर परिवारले लजाऊ भनेको छ तथापि घरमा कल कारखानामा सङ्घ संस्थामा बाटोघाटोमा सञ्चार माध्यममा शैक्षिक संस्थामा विभिन्न ठाउँहरूमा महिलाहरूलाई अवरोधहरू छन् अबको समाजले यो लैङ्गिक विभेदलाई छोरा र छोरीमा हुने विभेदलाई महिलाले यो काम गर्नुहुन्छ र पुरुषले यो गर्नुपर्छ भन्ने विभेदलाई राजनीति साहित्य समाज जुनसुकै क्षेत्रमा पनि महिलालाई सहभागी गराउनुपर्छ 65% नेपालको साक्षरता भइरहेको सन्दर्भमा 75% पुरुष साक्षर छन् भने जम्मा 57% महिला साक्षर छन्। यदि महिला पनि 75% भयो भने नेपालको साक्षरता 75% हुनेछ र महिलाहरू 100% भयो भने नेपालको साक्षरता पनि 100% हुनेछ। यसकारणले गर्दा हरेक क्षेत्रमा महिलालाई अगाडि बढाउनको लागि सम्पूर्ण सरकारवालाहरूको सहयोगको म अनुरोध गर्दै हजुरहरूबाट हुन्छ यहाँ समय दिनुभयो, धेरै धेरै धन्यवाद। हाम्रो यो निम्तलाई स्वीकार गरेर आफ्नो अमूल्य समय जुटाइदिनु भयो दिदीलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा यो व्यवसायमा रहेर चाहिँ कुराकानी गरौँला त्यो मौका मिल्यो भने होइन दिदी, र आजको लागि छुटौँ है त। हजुर धन्यवाद, नमस्कार। र आजको साहित्यकार सर्जक साहना पहाडेजीसँगको कुरा सँगसँगै अब भने म पनि छुट्टिनुपर्ने बेला भइसकेको छ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया भए तपाईँले हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 056-5363-332 बाटो भएर फोन गरेर तपाईँले हामीलाई सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै यतिन्जेल तपाईँले मलाई रेडियोमा इन्टरनेटमा सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। अनि आजको सर्जक सहना पहाडजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र दर्पण पारिरहेर मेरो यो आवाजलाई तपाईँसम्म पुर्याउन साथ दिनुहुने दर्पण पारीका अनन्य मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि छुट्टिन चाहन्छु। साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ, नमस्कार। हरे र गई नतीजा फैतीर पारे र गई हिजो निम्ता दी बास्ना दिलमा हिजो निम्ता दी बास्ना दिलमा आज गाड़े तारले बारे र गई पुजते।